अनि तपाईँ त बल्ल आठ क्लासमा पढ्दै हुनुहुन्छ, त्यसमाथि तपाईँको उमेर पनि भएको रहन्छ, किन यसरी चिन्दै नचिनी जान्दै नजानी विवाह गर्नुभयो त नि माया बसेको एक हप्ता भित्रमै? छोराको नरान गराउनका लागि घर पछिसँग कुरा गराउनु भएन, आज 9-10 महिनासम्म तपाईँको छोराको नरान हुन सकिरहेको छैन, तपाईँले यस बारेमा घर पछिसँग त कुरा गर्नु पर्थ्यो नि। अनि तपाईँको फुपू सिन्धु ठडराई त बुटोलमा पढ्नुहुन्थ्यो अरे भन्ने सुनिन्थ्यो, हो कि होइन? बुटोलमै हुनुहुन्थ्यो अरे, हो? अनि क्याम्पस पढ्दै गरे कि मान्छेले चाहिँ नि त्यस्तो पढे लेखिया मान्छेले आफ्नै भदेको श्रीमान अलिकति लाज शरम लागेन होला? अनि तपाईँको श्रीमानसँग बिछोड भयो, त्यसपछि तपाईँले गीत पनि रच्नु भएको थियो अरे, विरहका गीत सुनाउन सक्नुहुन्छ? सुनाउन सक्नुहुन्छ भने ma पनि एकदमै विरह लाग्दो गीत रहेछ। तपाईँको आफ्नो भोगाई पस्किनु भएको हो, कुनै काल्पनिक होइन। जुन चेलीहरूलाई यस्तो पर्छ होइन, कलिले उमेरमा विवाह गरिन्छ, माया प्रेम हुनु स्वाभाविकै हो, तर धोका छल कपट जुन हुन्छ, यो छल कपट प्रति मान्छेहरू बेलैमा किन सजग हुँदैनन्? तपाईँलाई जब पर्यो अहिले तपाईँलाई कस्तो महसुस भइरहेछ भन्नुहोस् त, के भन्न मन लाग्छ? अनि तपाईँको अब बुवा हुनुहुन्न होइन, एउटी आमाले दैनिक मजदुरी गरेर तपाईँ र तपाईँको छोरालाई बिहान बेलुकीको गुजारा चलाइदिनु भएको छ होइन। तपाईँ कक्षा 8 पढ्दै हुनुहुन्छ, यसरी माइतीमा अलपत्र पर्दाखेरि समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ तपाईँले? तपाईँले न्यायका लागि कुनै प्रहरी प्रशासनमा जाने कोसिस गर्नु भएको छैन? Tonight. त्यसरी हरेस नखानुस्, तपाईँ प्रहरी प्रशासनमा जानुहोस् होइन, जिल्ला प्रहरी कार्यालय नवलप्रासी मार्फत उजुरी चलाउनु पर्नेछ, किनभने यसरी सहेर बस्नु हुँदैन, यसरी चाहिँ तपाईँ छोरालाई एउटा बाबु बिनाको छोरा जस्तो बनाएर राख्नु हुँदैन, भोलि अब पढाउनु पर्ला, त्यस बेला तपाईँलाई जन्म दर्ता चाहिन्छ, तपाईँ आफ्नै विवाह दर्ता भएको छैन, पहिला श्रीमान खोजी गरी पाऊ भनेर एउटा निवेदन दिनुहोस्, त्यसपछि तपाईँको प्रक्रिया अगाडि बढ्छ, बेलैमा चाहिँ गर्नु होला है। जुन तपाईँको श्रीमान नवलपरासी जिल्ला अमरावती गाविस वडा नम्बर कतिका भन्नुभयो? ए वार्ड नम्बर 8 मा पर्छ। उहाँ चाहिँ अहिले सम्पर्कविहीन हुनुहुन्छ, त्यसो भए खोज तलास गर्नु भएन? यसरी आफू गुम्सिएर बसिरहनु भन्दा उज्जेलका खबर मार्फत व्यक्त गर्दा के हलुका होला भन्ने ठानेर तपाईँले यसरी सम्पर्कमा आउनु भएको हाम्रो हो। वास्तवमा उज्जेलका खबरको यो नियमित स्तम्भ जीवनको गोरेटो भनेको मानिसहरूको भित्री पीडाहरू व्यक्त गरेर स्वयंको मन हल्का पार्ने र अरूको भोगाईबाट सजग हुन् भन्नका लागि हामीले यो जीवनको गोरेटो तयार पार्ने गरेका हौ। तपाईँले सुन्दै आउनु भएको छैन त उज्जेलका खबर? कतिको सुन्छन् पाल्पामा उज्जेलका खबर? सहयोग होला भनेर जुन हामीलाई आफ्नो दुःख वेदनाहरू पस्किनु भएको छ यस जीवनको गोरेटो सुनेर, तपाईँलाई जो कोहीले सहयोग गरून् गर्नु पनि पर्छ, र प्रहरी प्रशासनले पनि यी पाल्पा जिल्ला पालुन मैनादी 5 बतासे बिरौटीकी 18 वर्षीय सम्झना ठडराईको न्यायको पक्षमा लागोस् भन्दै छुट्टिन चाहन्छु। बहिनी, तपाईँको अन्तिममा भन्नुपर्ने केही छ? अवश्य पनि सम्झना ठडराईजी, आफ्नै भदैको श्रीमान खोज्नु भनेको नैतिकता गिर्नु हो, यस्तो नैतिक पतन हुने काम अन्य कुनै महिलाहरूले पुरुषहरूले नगरोस् भन्दै आजको जीवनको गोरेटो यही बिट मार्न चाहन्छु। हस् त। अवस्थ पाल्पाकी इनै चेलीको पीडा वेदना सँगै आजलाई उजेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ। बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई रेडियो गुल्मी तमगास वा तपाईँ जुन रेडियोबाट उजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना वा स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै आफ्नो गाउँ ठाउँको उजेलका खबर बनाउन चाहे 98 570 61 530 सूचित गर्नुहोला भन्दै यतिन्जेल उजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।